नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। प्रमुख दलहरूबीच कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणका विषयमा तीव्र विवाद भएको छ। सत्तासीन कङ्ग्रेस एमाले कानून अनुसार हत्यामा संलग्नलाई कारवाही हुने अडान राखेका छन् भने एकीकृत माओवादीले मुद्दा चलाइए पुरा सबै कुरा बेहोत्ताउने चेतावनी दिएको छ। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले कृष्ण प्रसाद अधिकारी हत्याकाण्डको आरोपमा आफ्ना कार्यकर्ताहरूमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिएर उनीहरूलाई रिहा नगरे विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला विरुद्ध पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिनुभएको छ। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, कृष्ण प्रसाद अधिकारी हत्याकाण्डमा 11 जना माओवादी कार्यकर्तामाथि झुटा मुद्दा लगाइएको छ। उनीहरू विरुद्धको मुद्दा तत्काल फिर्ता लिएर नछाडे सरकारमा रहेका कुनै पनि दललाई हामी बाँकी राख्दैनौ, सबैका विरुद्ध मुद्दा दायर गर्छौ। रायमाझीले 2030 सालमा भएको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला झापा आन्दोलनको बेला एमालेका नेताहरूले गरेको हत्या राजा र राजका मतियार विरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिनुभयो। उहाँले मुद्दा फिर्ता नहुँदासम्म आफूहरूले सरकारसँग वार्ता नगर्ने, कुनै पनि बैठकमा सहभागी नहुने बताउनुभयो। नेपाली कंग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले ए माओवादीको धम्कीबाट डराएर सरकारले कुनै पनि हालतमा मुद्दा फिर्ता लिन नहुने भन्दै कंग्रेसले खुट्टा कमाए लोकतन्त्र र विधिको शासनको मूल्य मान्यताबाट च्युत हुने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, कंग्रेस माओवादीको धम्कीबाट डराउनु हुँदैन, अपराधीलाई कानून अनुसार कारवाही गरेर छान्नुपर्छ। केसीले सत्य निरूपण तथा मेलमिलाप आयोग नबन्दासम्म अदालतबाट यस्ता मुद्दामा कारवाही गर्नुपर्ने भन्दै फुजिल हत्याकाण्डका आरोपीहरूलाई उनीहरूको कसुर अनुसारको सजाय दिनै पर्ने बताउनुभयो। नेकपा एमालेका नेता भीमरावले माओवादीमा अझै पनि द्वन्द्वको धङधङ्गी कायम रहेको भन्दै उनीहरूको धम्कीको सरकारले कडा प्रतिवाद गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले फुजेल काण्डको मुद्दा फिर्ता नलिए जनसत्ता गठन गर्ने चेतावनी दिनुभएको छ। माओवादी प्युठानको तेस्रो जिल्ला सम्मेलनमा वैद्यले फुजेल प्रकरणका अपराध आरोपित 13 जनालाई समाएर जेल नहाल्न सचेत गराउनुभयो। सरकारले दर्ता गरेको मुद्दा फिर्ता नलिए युद्धकालीन समयमा जस्तै छुट्टै जनसत्ता स्थापना गर्ने उहाँले चेतावनी दिनुभयो। वैद्यले फुजेल प्रकरणको कुरा उठाउँदै ए माओवादीले कंग्रेस एमालेसँग राजनैतिक बार्गेनिङ गरिरहेको आरोप लगाउनुभयो। दुई माओवादी बीच भएको कार्यगत एकताको दुई बुद्धिलाई समातेर सत्ता लिप्साको बार्गेनिङ गरिरहेको उहाँको आरोप छ। वैद्यले सत्य निरूपण आयोग गठनको विधेयकमा हस्ताक्षर गर्ने ए माओवादीले त्यसअघि नै द्वन्द्वकालका घटनाहरूलाई बेउताएर कार्यकर्तालाई जेल हाल्ने काम रोक्ने सहमति नगर्नु गलत भएको बताउनुभयो। यसैबीच माओवादी प्रवक्ता पम्फा भूषालले विज्ञप्ति जारी गरी द्वन्द्वकालका घटनालाई आपराधिक क्रियाकलाप भन्दै मुद्दा दायर गरेर सरकारले सर्वसाधारण एवं नेकपा माओवादीका कार्यकर्ता समेतलाई दुःख दिई आतंक फैलाएको आरोप लगाउनु भएको छ। आयोग गठनका लागि कानून बनाउने र अर्कोतिर देशव्यापी रूपमा मुद्दाहरू लगाउने जनतालाई आतंकित पाइरहेको परेको भन्दै उहाँले यसले शान्ति प्रक्रिया बिथोल्ने बताउनु भएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अखण्डता एकता र सामाजिक सद्भावनाका बढाउन धर्मको महत्वपूर्ण स्थान रहेको बताउनु भएको छ। सुनसरीको चतारामा चारी कुम्भ मेलामा आज बोल्दै उहाँले धर्मले राष्ट्र समाज र सामाजिक सद्भावलाई बढाउने बताउनु भएको हो। धार्मिक अनुष्ठानहरूले नेपाल र नेपालीमा राष्ट्रियता समर्थनका लागि चेतना जगाउने शाहको भनाइ थियो। पूर्व राजा ज्ञानेन्द्र शाह आज सिमराबाट सडक मार्ग हुँदै सुनसरी पुग्नु भएको थियो। ए माओवादी कार्यकर्ताले चितवनमा चक्काजाम गरेका छन्। गोर्खा फुजेलका कृष्ण अधिकारी हत्या अभियोगमा पक्राउ गरिएका कार्यकर्ता रिहाईको माग गर्दै उनीहरूले 2 वर्षदेखि रत्नगर र 24 कोटी भरतपुरमा 1 घण्टा चक्काजाम गरेका हुन्। अधिकारी हत्या प्रकरणमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई बिनाशर्त छाडिनुपर्ने माग गर्दै चक्काजाम गरिएको ए माओवादीले जनाएको छ। आइतबार चितवन प्रहरीले अधिकारी हत्यामा संलग्न भएको आरोपमा 13 जना विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो। ए माओवादीको केन्द्रीय पदाधिकारी बैठकले कार्यकर्ता पक्राउ परेको विरोधमा भोलि गोर्खामा प्रदर्शन तथा पर्सि बिहिबार देशभर प्रदर्शन र कोरसभा गर्ने निर्णय गरेको थियो। विश्वकै सबैभन्दा ठूलो जहाज टाइटानिक समुद्रमा डुबेको 102 वर्ष भएको छ। 102 वर्ष अगाडि आजकै दिन अर्थात् अप्रिल 15 तारिकका दिन समुद्रमा डुबेको थियो। बेलायतको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कतर्फ जाँदै गर्दा राति 11:40 समुद्रमा डुबेको थियो। बेलायतबाट हिँडेको 5 दिनपछि जहाज बरफमा ठोकिएर दुर्घटना भएको थियो। घटनामा 1500 भन्दा बढी यात्रुको मृत्यु भएको थियो। जहाजमा 2200 यात्रु थिए। र इन्डियन प्रिमियर लिग आइपिएलको 7 संस्करण भोलिदेखि सुरु हुँदैछ। युएईमा हुने सो यो सिजनको आइपिएलको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइड्स बेस प्रतिस्पर्धा हुनेछ। अबुधाबीमा हुने उद्घाटन खेल नेपाली समयअनुसार बेलुका 8:15 सुरु हुनेछ। भारतमा निर्वाचन परेको हुनाले प्रतियोगिता युएईमा सारिएको हो। प्रतियोगितामा 8 टिम सहभागी रहेका छन्। हवस् त, अपरान्न 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 056-536-290 रङ